पीड़ौला लै देखे के समय है हेलो भन्छन् बाटो छेकी के समय है हेलो भन्छन् बाटो छेकी बरीलाई सारी लाउए सानी बरीलाई सारी लाउए सानी दुनियाले आँखा लाउँछ त्यसको शोभा मेटाउँछ बरीलाई कस्तो तिम्रो बानी ए बरीलाई सारी लाउए सानी ए बरीलाई कस्तो तिम्रो बानी ए बरीलाई सारी लाउए सानी जसले पनि त्यही शरीरमा आँखा तिमीलाई ताक्छ बरीलाई सारी लाउए सानी बरीलाई सारी लाउए सानी दुनियाँले आँखा लाउँछ त्यसको शोभा मेटाउँछ बरीलाई कस्तो तिम्रो बानी ए बरीलाई सारी लाउए सानी ए बरीलाई कस्तो तिम्रो बानी ए बरीलाई सारी लाउए सानी